के प्रतिक्रिया दिनुहोस् न, के प्रतिक्रिया, के को क्रिया र प्रतिक्रिया? कुर्जीमा यति मितिदेखि यति मितिमा भएको कुरा सोध्नलाई बोलायो अनि त्यो अभियोग कसले लगाइरहेछ? तपाईँहरूले लगाइरहेको हो कि? अनि मलाई त राज्यले लगाएको थाहा छैन, म त उहाँहरूले जे सोध्छ त्यसको जवाफ दिन आएको। तपाईँले दोषी ठहराउनु भयो, जनता भने तपाईँ पनि हो म पनि हो, कसले भने हो यो आयोगले सोध्नु पर्यो मलाई, होइन उनीहरूले चाहिँ प्रश्न सिद्ध, तपाईँ सरकारमा हुनुहुन्थ्यो, एक्काइसजनाको हत्या भयो, त्यसको जिम्मेवारी तपाईँ लिने कि नलिने भन्नुहोस् न त। आयोगले प्रश्न गरोस्, मैले आयोगमा उत्तर दिन्छु, सुन्नुहोस् न, आयोगमा छानबिन आयोगले गरिरहेछ, तपाईँले पनि प्रभाव पार्नु भएन, मैले पनि, यो पत्रकारिताको धर्म हो, यो यो तपाईँले जसरी प्रश्न गरिरहनु भएको छ, यो सब जुडिस भन्ने एउटा चाहिँ आरोप लगाउनु तपाईँ होइन, होइन तपाईँ सार्वजनिक पत्र बसेको मान्छे, मलाई त्यहाँ प्रश्नको जवाब दिन दिनुहोस् न, मेरो काम छैन सार्वजनिक रूपमा जवाब दिइदिनुहोस्, सार्वजनिक रूपमा जुन बेलामा गर्ने हो गर्छु, तपाईँले कसरी पुर्याउनु भएको छ मैले पनि थाहा छ, प्रश्न तपाईँले सोध्ने होइन,